पारङ जस्तो छ। खोर त सानो देखेको थिएँ, अहिले त दुहरुवाङ र हरलग्दो भो भइछ। रोसीमा खोलाले बगायो, गएको हिउँदामा देखेको सानी अहिले पो मलाई छक्कायो। हाम्रो त बाजेको पालामा बाजेले भन्थ्यो हेर्थे मा, बिहानी दिउँसोमा बाख्रामा हेर, बेलुकी भैँसीको गुडोमा हेर, एकोरी वर्षमा पुगी म सक्यो, अब त यसमा घरमा रहे, जुत्तामा हेर्दामा ठुलो हे, बुहारी हेर्दामा सानो हे, जुत्तामा हेर्दामा ठुलो हे, बुहारी हेर्दामा सानो हे। हाम्रो त सानो मकन सिको उमेर भन्दा नि जिउ ठुलो, उमेर पोग्दामा बोडीमा देखला आज नै जमजाम दिन ठुलो, उमेर पोग्दामा बोडीमा देखला आज नै जमजाम दिन ठुलो। कस्तुरी हामीलाई कसले लैजाने हुई, राखी घरमा दस्तुरी।